दुई कहानी प्यार करे को भार प्यार करे को भार हो एक हम छो दुई कहानी प्यार करे को भार प्यार करे को भार तेते बाटा तेते बाटा केते बाटा आना कानी नगरे को भार नगरे को भार हाय के हम छोड़ कहानी प्यार करे को भार प्यार करे को भार इशाराले वारी पारी बोलनु पर देना इशाराले वारी पारी बोलनु पर देना थो इशाराले वारी पारी बोलनु पर देना थो हामी बिचमा एकले खोली पार तरे को भार पार तरे को एकले खोली पार तरे को भार पार तरे को भार तेते बाटा तेते बाटा तेते बाटा आना कानी नगरे को भार नगरे को भार हाय के हम छो दुई कहानी प्यार करे को भार प्यार करे को भार एकअर्कालाई समझे समझे रुनु पर्दैन थियो हो एकअर्कालाई समझे समझे रुनु पर्दैन थियो एकअर्कालाई समझे समझे रुनु पर्दैन थियो तिमीले मेरो माया माथि भर परेको भार भर परेको भार तिमले मेरो माया माथि भर परेको भार भर परेको भार तेते बाटा तेते बाटा तेते बाटा आना कानी नगरेको भार नगरेको भार एकै हुन्थ्यो दुई कहानी प्यार करे को भार प्यार करे को भार हामी बिचमा एकले खोली पार तरे को भार